ओहो हेर न मिरा, कति धेरै मान्छे भनेको आम्मामा हो। त्यही त भनेको मनोज, अझ हेर न त्यो हातमा खै के राखिरहेको रहेछ हेर त। ए भ्रष्टाचार गर्दिन अनि गराउँदिन र सहन्न पनि। अनि अर्को चाहिँ पहिलो कार्डमा रहेछ है, भ्रष्टाचारको विरुद्ध मैले नबोले कसले बोल्छ। ओहो भ्रष्टाचार सम्बन्धी कस्तो सन्देशमूलक पम्पलेटहरू बोक्नु भएको है साथीले। त्यही त बरु भनोस्, हाम्रो साथीलाई कार्यक्रममा स्वागत गरौँ। अनि आज हामी चाहिँ कुन कार्यक्रममा रहेका छौँ, किन छौँ भनेर चाहिँ साथीलाई भनौँ न हुँदैन। ल ल ल हुन्छ हुन्छ, ल म नै सुरु गर्छु है त मिरा। ल ल भनोस्। नमस्ते अनि धेरै धेरै स्वागत छ है साथी, म तपाईँकै बिन्दास अनि झ्याप्प कपाल पालेको साथी मनोज आइसकेको छु साथीसँग मनका कुराको 844 भागमा। र तपाईँलाई कार्यक्रममा धेरैभन्दा धेरै धेरै स्वागत छ है साथी। पक्कै पनि, र मनोज सँगसँगै म पनि छु है साथी, म तपाईँकै रमाइली चञ्चले अनि चटपटे साथी मिरा। ल त मिरा, अब चाहिँ साथीलाई हामी कहाँ छौँ र के गर्दैछौँ भनेर भन नि त तिमी नै। पक्कै पनि, र साथी आज हामी म खाँदिन अभियान अर्थात् म घुस खाँदिन अभियानमा छौँ, र हामीले यहाँ विभिन्न साथीहरू देखिरहेका छौँ, नागरिक समाजका विभिन्न प्रतिनिधिहरू पनि देखिरहेका छौँ, र सर्वसाधारण नागरिकहरू पनि देखिरहेका छौँ। त्यसै गरी हामीले यहाँ युवा जमात पनि देखिरहेका छौँ, र यो कार्यक्रममा उहाँहरू किन आउनुभयो, यो कार्यक्रमको लक्ष्य के हो भन्ने विषयमा हामी उहाँहरूसँगै कुरा गर्छौँ है त। ल अब चाहिँ यो कार्यक्रमको बारेमा एकजनासँग कुरा गरिहालौँ है त। नमस्ते। नमस्ते, स्वागत छ तपाईँलाई एक रेडियो कार्यक्रम साथसँग मनका कुरा। धन्यवाद। तपाईँको परिचय दिनुहोस् न। म सञ्जीव घिमिरे, म चाहिँ फ्रिडम फोरम नामक नागरिक सङ्गठनमा रहेर काम गर्छु। खास गरिकन हामीले चाहिँ अकाउन्टेबिलिटी अथवा भनौँ न उत्तरदायित्व, पारदर्शिता र यो भ्रष्टाचार विरोधी अभियानमा नियमित रूपमा हामी काममा लागिरहेका छौँ धेरै अघिदेखि नै। र आजको दिनलाई चाहिँ हामी नागरिक सङ्घ संस्थाहरूले खास गरिकन नेपालमा हुने भ्रष्टाचार विरुद्धका गतिविधिमा एउटा नागरिक दबाव जस्तो हिसाबले सबै नागरिक सङ्घ सङ्गठनका प्रतिनिधिहरू, विभिन्न सरकारी निकायहरू, खास गरिकन शक्ति अभ्यास गर्ने र जनताको बढी चासोका सरकारी निकायहरू, प्रधानमन्त्री कार्यालय, सभामुख, त्यसै गरिकन ललितपुर र काठमाडौँ महानगरका प्रमुखहरूलाई अथवा उहाँहरूका प्रतिनिधिहरूलाई भेटेर चाहिँ एउटा नेपालमा विभिन्न कारणले गर्दा भ्रष्टाचारको सिलसिला निरन्तर जाँदो छ, यसले चाहिँ अन्तत हाम्रो सुशासनमा धक्का दिइरहेको छ, र नागरिकले एउटा स्वच्छ र राम्रो शासन चाहने नागरिकको चाहनालाई यसले कुठाराघात गरेको छ। त्यो भएकोले गर्दाखेरि यस्तो खालको काममा चाहिँ सबै पक्षहरूले, नागरिक सङ्गठन, राजनीतिक दलहरू र अन्य निकायहरूले पनि एकबद्ध भएर नलागेकन चाहिँ हामी सधैँ भ्रष्टाचारमा नै रहिरहने र हाम्रो विकास र समुन्नति नहुने, त्यसैले यो एउटा आजको यो दिन हामीले चाहिँ एउटा अभियानका रूपमा चलाएका। साथी हामीले आजको यो कार्यक्रमको लक्ष्य पनि थाहा पाइसक्यौँ, र यहाँ हामीले विभिन्न युवा साथीहरू पनि देखिरहेका छौँ, उहाँहरूले चाहिँ सहभागिता किन जनाउनु भएको हो र उहाँहरूको प्रतिबद्धता चाहिँ के छ भनेर पनि बुझिहालौँ है त। मेरो नाम कुसुमा अधिकारी, म चाहिँ ल पढ्छु नेपाल ल क्याम्पसमा। अहिले चाहिँ हामी चाहिँ अहिले एन्टी करप्सन मुभमेन्टमा लागिरहेको छौँ, एउटा क्याम्पेन भनौँ है, थ्रुबाट चाहिँ हामी अहिले नेपाल चाहिँ पहिलाभन्दा चाहिँ ऱ्याङ्किङमा चाहिँ हाईमा छौँ अहिले चाहिँ, त्यो भनेको त राम्रो त पक्कै पनि होइन। सो अब त्यसलाई चाहिँ हामीले कसरी चाहिँ अब स्टप गर्न सकिन्छ अथवा कसरी चाहिँ अब त्यसलाई मानव न्यूनीकरण गर्न सकिन्छ भनेर, त्यसको लागि चाहिँ म चाहिँ यो क्याम्पेन। एकदम जटिल अवस्थामा भएको कारणले गर्दा यो भ्रष्टाचारले कस्तो असर पारिरहेको छ भन्ने कुरा हामीले सजिलो अनुमान गर्न सक्छौँ, र यो मुभमेन्टले के एउटा मेसेज बोकेको छ भने सम्पूर्ण राजनीतिक दल, नेपाल सरकार, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिकाका मेयरहरूसँगको जुन ज्ञापन पत्र बुझायौँ हामीले, त्यो चाहिँ एउटा सराहनीय काम छ। त्यो कामले चाहिँ अबको आउने दिनमा भ्रष्टाचार केही हदसम्म भए पनि निर्मूल हुने कुरामा हामी विश्वस्त छौँ, र यो मुभमेन्टमा हामी त्यसका लागि एकदम सक्रिय सहभागिता जनाएका छौँ। धन्यवाद। तपाईँले चाहिँ आफ्नो तर्फबाट, व्यक्तिगत तर्फबाट यो भ्रष्टाचारलाई चाहिँ उन्मूलन गर्नको लागि के गर्न सक्नुहुन्छ? म यो भ्रष्टाचार निर्मूलप्रति आफू ऐक्यबद्धता जनाउँदै र भ्रष्टाचार गर्ने प्रति जसले भ्रष्टाचार गरेको छ त्यो प्रतिलाई ठाडो आवाज उठाउन जमर्को गर्दछु। साथी उहाँहरूले भन्नुभयो जस्तै हामी सबैले आफ्नो ठाउँबाट भ्रष्टाचार न्यूनीकरणको लागि प्रतिबद्धता जनाऊ, र हाम्रो परिवार, साथीभाइ र छरछिमेकीलाई यसको बारेमा बुझाउनै भन्छु है। देशमा हुने गरेको भ्रष्टाचारको गतिविधि रोक्न हामी किशोर किशोरी तथा युवाको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ। त्यही भएर साथी, भ्रष्टाचार सम्बन्धी गतिविधिमा लाग्दै नलागौँ, र यदि कोही लागेको पाइएमा खबरदारी पनि गराउनै भन्छौँ है। एकदमै सही हो मेरो, घर परिवारमै पनि आफ्नो जीवनशैलीमा परिवर्तन हुँदै गएको कुरामा शङ्का लागेमा प्रश्न चाहिँ गर्ने गर्नुपर्छ जस्तो लाग्छ है मलाई। हो नि मनोज, ल त अब भने कथा सुन्ने बेला भएको छ, त्यही भएर हाम्रो साथीलाई कथा सुनाउँदै र हामी पनि सुन्दै जाउँ है त स्टुडियोतिर। भइहाल्छ नि मिरा, तर साथी कथा सुन्नु अघि हामी सबैले एकैसाथ प्रतिबद्धता चाहिँ गरौँ है त। म खाँदिन, हामी खाँदैनौ, हामी भ्रष्टाचार विरोधी हौ, हामी भ्रष्टाचार विरोधी हौ। दिपेश भाइ, तपाईँको रगत जाँच गराउनको लागि ल्याबमा पठाइसकेको छु, भोलि यही समयमा नै तपाईँको रिपोर्ट लिन आउनुभयो हुन्छ है? हुन्छ हुन्छ डाक्टर साहब, राम्ररी चेक गरिदिनु ल। त्यसमा तपाईँ ढुक्क हुनुहोस् न, हामी राम्ररी नै चेक गर्छौँ। हुन्छ डाक्टर साहब, म अहिले जान्छु, भोलि यही समयमा आउँछु है। हुन्छ, नमस्कार। हुन्छ, नमस्कार, नमस्कार। उफ, भोलि रिपोर्टमा के आउने होला, कस्तो टेन्सन भएको मलाई। अब काम पनि त मैले आफैलाई गाह्रो हुने गरेको त हो नि, सबै मेरै गल्ती हो। उफ, केही गरेर मेरो रिपोर्ट एचआइभी लागेको आयो भने के गर्ने होला, मेरो त जीवनै खत्तम हुन्छ। घरमा आमा बुवालाई के भन्ने, के सोच्नुहुन्छ होला, झन् अरूले कस्तो नजरले हेर्छन् होला, मलाई त सबैले घृणा मात्र गर्छन् होला। त्यसमाथि मेरो पुलिस बन्ने सपना सबै चकनाचुर हुन्छ। भगवान् प्लिज मेरो रिपोर्ट राम्रो आओस्, आइन्दा म त्यस्तो गल्ती कहिले पनि गर्दिनँ, कसम खान्छु भगवान् कसम। मलाई अझै पनि याद छ त्यो दिन जुन दिन मैले आफ्नो खुट्टामा आफैले बन्चरो हानेको थिएँ। 7 महिना अगाडि मेरो जन्मदिन थियो त्यो दिन। Happy birthday to you. Happy birthday to you. Happy birthday dear Deepest. Happy birthday to you. ल ल ल, कहाँ केक दल्दैको यार, नगर न यार केटा, आज बर्थडे तेरो, तँलाई केक नदल्न कसलाई दल्नु त। त्यही त, फेरि आजदेखि त हाम्रो दिपेश सोल्टी 18 पुगेर 19 वर्षमा पाइला टेकेको लक्का जवान पो भएछ त, होइन त आकाश? हो नि विवेक। त्यही त, म मात्र लक्का जवान, तिमीहरू चाहिँ के नि? हामी सबै हो हुन त, तर दिपेश ब्रो त भने आजबाट खतरा तरिकाले लक्का जवान हुँदैछस् के, होइन त विवेक? सही हो है, यो चाहिँ हो सही हो। अनि के हो, तिमीहरूले मलाई गिफ्ट दिनु पर्दैन, यति ठुलो रेस्टुरेन्टमा ल्याएर पार्टी दिएको छु, मेरो गिफ्ट चाहिँ खै नि? या तँ पनि कति आत्तिन्छस् के दिपेश, पख्ने एकछिन। फेरि यसको गिफ्ट ऱ्यापिङ पेपरमा बेरेर ल्याउन मिल्ने भए पो एउटा कुरा, होइन त आकाश? हो नि यार, सही भनिस्, कि दिइहाल्ने हो यसको गिफ्ट हाम्रो हिरोलाई। ए दिम दिम, हतार भइसक्यो जस्तो छ। हेर दिपेश, तँ पनि हामी जस्तै 18 वर्ष पुरा गरेर 19 वर्षमा लागिस्, त्यही भएर तेरो लागि हामीले खतरा गिफ्ट दिँदैछौँ, तँ गिफ्ट पाएर एकदम खुसी हुन्छस् है। भन्न यार, कस्तो ल्याङल्याङ गरे होला, आमा कस्तो आत्तिको हो, कति आत्तिको, के हो त? के हो विवेक ब्रो, दिपेश सोल्टीले थाहा पाए क्या हो हाम्रो सरप्राइज, त्यही भएर त आत्तेर मर्न लागिसक्यो। त्यही त, भनिदिउँ न गिफ्ट के हो भनेर, कति तडपाउनु, ल यताइज दिपेश सोल्टी, कानमा खुसुक्क भन्नु पर्यो, वरिपरि यतिका मान्छे छन्, तेरो लागि हामीले एकजना केटी मिलाएको छौँ, अस्ति मैले भनेको थिएँ नि दामी छ भनेर, के होइन के भन्दैछौ तिमीहरू, यो मेरो लागि केटी रे, कति चिच्या कति, चुप लाङ चुप। अब हामी सबैले आफ्नो भजिन्ती टोडिसक्यौँ, त मात्र बाँकी होस् हाम्रो ग्याङमा, त्यही भएर यसो रमाइलो गर भनेर नि, कि कसो केटा हो? सही हो, फेरि गर्नै नहुने काम गर भनेको नि त होइन नि तँलाई, केटा मोज हुन्छ केटा मोज, एकपल्ट गर त हेर अनि थाहा पाउँछस् के चिज रहेछ भनेर। तर ए तर सर, के होइन के खुरुक्क जा, जिन्दगीको मजा लि केटा, हिन्दी फिल्म हेराएस् कि, सुहाग रातमा दुलैले बेहुला कुरेको जस्तो गरेर कुरो बसेकी हो नि, टक्क जा, अनि त्यसमा तँलाई नि मन होला नि केटा, के कस्तो साथी हो। के अहिले नै भन्न लागेको, हाम्रो दिपेशलाई सबै थाहा छ नि, लुकी लुकी फिल्म हेरेको हामीलाई थाहा छैन र। हे नगरौ तिमीहरू, तँ गइहाल्न अनि कराउँदैनौ, यति राम्रो गिफ्ट दिँदा पनि लिन मान्दैन यार। केही त हुन्न नि, हुन्न के हुन्न, हामीले कतिपल्ट गरिसक्यौँ खै केही भएको छैन क्यारे। त तर कस्तो डर थियो केटो रहेछ यार, खुरुक्क जा न अनि सुन, इ कन्डम पनि लिएर जा, त्यहाँ नहुन पनि सक्छ। अनि सुन, के भयो सबै कुरा भन है हामीलाई पछि। ल ल, मैले कहिले पनि गरेको छैन, केही भयो भने के गर्ने होला। केटाहरूलाई पनि के गर्न आउँछ। हुन त हस्तमैथुन गर्दा त त्यति मजा हुन्छ, सेक्स नै गऱ्यो भने त ओहो गइदिन्छु। ए, तिमी नै पो हौ दिपेश भनेको? म नै हुँ। ल अब लुगा खोलेर यहाँ खाटमा आऊ। लुगा खोल्ने? अनि के त, लुगा लाएरै गर्ने विचार छ कि क्या हिरोको? होइन होइन, ला आऊ यहाँ। होइन, कस्तो कामेको तिमी, पहिलोचोटि हो? हो नि, सुरु सुरुमा यस्तै हो, पछि त बानी परिहाल्छ नि। ल हेर त, कस्तो रातो भएको लाजले गर्दा। मलाई त कस्तो भएर आयो, खै काके भयो हेरौँ त खै, कस्तो लाज लागेर आयो मलाई त। अब लजाउन छोडिदेऊ, ल माया गर त मलाई। तर कसरी गर्ने, मलाई त केही पनि थाहा छैन। म सिकाइहाल्छु नि, फेरि म भएको के काम। आऊ मेरो अँगालोमा आऊ। जोस मान्छे चाहिँ तिमी लास्टै राम्रो रहेछौ, काचे खाइदिउँ जस्तो। तिमी पनि त कम छैनौ नि। अनि कन्डम ल्याएको छौ नि? ल्याएको छु नि। गुड मेरो हिरो। भनेपछि केटोले मोज गर्यो? मोज त भयो, तर भनेपछि बर्थडे गिफ्ट चाहिँ मन पर्यो केटालाई? गिफ्टको कुरा होइन कि, कुरा अर्कै छ यार। किन, के भयो र अलि टेन्सनमा देखिन्छ त? यार मलाई लास्ट टेन्सन भइरहेछ। लभ पऱ्यो कि क्या हो तेरो त्यो केटीसँग? हे, त पनि के भन्छस् कि आकाश, मान्छेलाई के को टेन्सन भइरहेछ, उसलाई भने जिस्काउन पाए पुग्यो। भन त के भयो भनेर? हेर्न आकाश, हामीले सेक्स गर्दै थियौँ, पछि हेरेको त खोइ के भएर कन्डम त फुटेको पो रहेछ। होइन, के भन्दैछौस् त? हो आकाश, के गर्ने होला, मलाई त एकदम डर लागिरहेछ। त आलु नै छस् के दिपेश, झन् कन्डम दिएर पठाएको तँलाई। मैले तिमीहरूले दिएको कन्डम नै त लगाएको हो नि, तर गर्दा गर्दै बिचमा फुट्यो त के गर्ने? अनि के त्यतिकै गरिस्? यार यस्तो कन्डिसनमा पुगेर कन्डम फुट्यो कि मैले आफूलाई रोक्नै सकिनँ, अनि थाहा पनि भएन भने। कन्डम नै फुटेपछि त अलिक ख्याल गर्नुपर्छ नि यार, त पनि कस्तो मान्छे हो कि दिपेश। हेर्न, फर्स्ट टाइम भएर होला, कन्ट्रोल नै भएन भने केही हुन त हुँदैन होला नि है। हुँदैन होला, हुन पनि त्यो केटी हेर्दा त्यति राम्री छे, केही रोगसोग लागेको त नहोला नि है। नहोला त्यस्तो त। है, तर खै किन हो, किन त्यसै डर लागिरहेको छ भने, के भइहाल्यो भने? हे, केही हुँदैन क्या, चिन्ता नलिन, यसो जम्बो रे चिसोको खाम। यार जाउँ। उफ, कस्तो सकस भएको मलाई, किन खालि के होला भनेर डर लागिरहेको। मेरै गल्ती हो सबै, साथीहरूले उक्सायो भन्दैमा मैले त्यस्तो गर्न त नहुने थियो, तर उनीहरूको पनि के गल्ती थियो र, उनीहरूले मेरो इच्छा पुरा गर्न खोजेको मात्रै त हो नि। मनै खत्तम हो कि, कम्तीमा मैले आफूलाई त्यतिखेर रोक्न सकेको भए आज यस्तो टेन्सन त हुँदैन थियो नि मलाई। अब के गर्ने होला, हे भगवान्, मलाई केही पनि नहोस्। आकाशलाई भनेको केही हुँदैन भन्छ, तर आफूलाई चाहिँ खालि त्यही कन्डम फुटेको कुरा मात्र दिमागमा आइरहन्छ, केही गर्न पनि मन लाग्दैन। जाँच आउनु लागिसक्यो, न पढ्न मन लाग्छ, न त किताबतिरै ध्यान जान्छ, घरमा कोहीसँग बोल्न पनि मन लाग्दैन, स्कुल जान पनि मन लाग्दैन। हे भगवान्, के गरौँ म, सबै मेरै गल्ती हो, मनै खत्तम हो, किन मैले आफूलाई रोक्न सकिनँ? होइन ओ दिपेश, के भएको छ भन् त आजकल तँलाई? किन के भयो र आकाश? के भयो रे, त किन कलेज आउनु छोडेको भन् त? झन् कहिले कलेज आउला र तँसँग कुरा गरौँला भनेको? हेर्न, आजकल मलाई कतै पनि आउन जानै मन लाग्दैन भने त्यस्तो भन्नुहुन्छ र? कलेज आउनु पऱ्यो नि तँलाई। अब म के गरौँ भन् त? त्यो अस्ति सेक्स गर्दा कन्डम फुटेको दिनदेखि साह्रै टेन्सन भइरहेको छ भने खालि त्यही कुरा मात्र मनमा खेलिरहन्छ। म पनि त्यसैको बारेमा तँसँग कुरा गरौँ भनेर भेट्न खोजेको। मोबाइल पनि अफ छ तेरो, अनि म त सिधै घरमा आएँ। के कुरा हो र आकाश? मैले एकजना दाईसँग तेरो बारेमा कुरा गरेको थिएँ क्या, अनि दाईले के भन्नुभयो थाहा छ? के भन्न? त्यसरी असुरक्षित तरिकाले गरेको यौन सम्पर्कले त यौन रोग र एचआइभी पनि सर्न सक्छ रे। हो र आकाश, केही गरेर मलाई एचआइभी भयो भने त म मरे पनि भयो, मैले कसरी आफ्नो मुखामा बुवालाई देखाउने? नरो न, एचआइभी हुँदैमा जीवन नै सकिने त होइन नि। कतिजना एचआइभी भएर नि राम्ररी बाँचिरहेकै छन्। नरो नि दिवेश, नरो। म त बर्बादै हुन्छु यार, मेरो सपना सबै चकनाचुर हुन्छ। मलाई घरमा, कलेजमा, जहाँ तै पनि सबैले हेला गर्छ। टेन्सन नलिन् दिपेश, तँलाई एचआइभी नभएको पनि त हुनसक्छ। त्यही भएर हेर, मनको शान्तिको लागि मात्र भए पनि एकचोटि चेक गरौँ, अनि थाहा भइहाल्छ नि। यसरी आत्तिएर कहाँ हुन्छ र चेकै नगराइकन? तँलाई मलाई परेको जस्तो परेको भए थाहा हुन्थ्यो। किन मैले आफैले आफैलाई रोक्न सकिनँ? किन? हेर दिपेश, म तेरो सबभन्दा मिल्ने साथी हुँ। तँलाई कस्तो महसुस भइरहेको होला म बुझ्न सक्छु, तर यसरी हार मान्न त भएन नि। त्यही भएर आँट गर, एकचोटि तेरो रगत जाँच गराउँ। तर यसरी कोठामा थुनेर बसेर हुँदैन, हिँड बरु, म नै लिएर जान्छु तँलाई। हुन्छ। त्यसपछि हरेक दिन आफैले आफैलाई गाली गर्थे। किन मैले आफूलाई सम्हाल्न नसकेको होला भनेर आफै देखेर घृणा लागेर आउँथ्यो। अनि एचआइभी सर्ने सबै माध्यम थाहा हुँदाहुँदै पनि किन मैले आफूलाई जोखिममा राखेको होला भनेर दिक्क लागिरहन्थ्यो। म 12 जाँचमा फेल पनि भएँ। अनि यसरी जहिले डराएर बस्नुभन्दा बरु एकचोटि चेक गरेर नै हेर्छु भन्ने मनमा आयो र चेक गराउन आएँ। थाहा छैन भोलि रिपोर्टमा के आउने होला। मनमा यति मात्र चलिरहेको थियो कि रिपोर्ट राम्रो आओस्। दिपेश भाइ, ल यो लिनुहोस् त तपाईँको रगतको रिपोर्ट। हुन्छ डाक्टर साहब। अनि रिपोर्टमा के आएको छ त डाक्टर साहब? ए तपाईँको रिपोर्टमा नेगेटिभ आएको छ, एचआइभी नेगेटिभ। हो डाक्टर साहब, मेरो रिपोर्ट एचआइभी नेगेटिभ आयो। धन्यवाद डाक्टर साहब, धेरै धेरै धन्यवाद। धन्यवाद दिनु पर्दैन दिपेश भाइ, यो त मेरो काम नै हो नि। तर तपाईँलाई एउटा कुरा चाहिँ भन्न मन लाग्यो, अबदेखि त्यस्तो गल्ती कहिले पनि नगर्नु होला। अब त त्यस्तो गल्ती कहिले पनि गर्दिनँ डाक्टर साहब, मैले मेरो गल्ती महसुस गरिसकेँ। अब त जस्तो सुकै परिस्थितिमा पनि त्यस्तो भुल गर्दै गर्दिनँ। एकदम राम्रो। हुन्छ डाक्टर साहब, म अहिले लाग्छु डाक्टर साहब। नमस्कार। हुन्छ हुन्छ, नमस्कार। कति टेन्सन भएको थियो मलाई, धन्न मेरो रिपोर्टमा एचआइभी नेगेटिभ आयो। के गरेर रिपोर्टमा एचआइभी पोजिटिभ आएको भए के गर्थ्यो होला मैले? मेरो त जीवन खत्तमै हुन्थ्यो होला। घरमा के भन्थ्यो होला? अरूले झन् कस्तो नजरले हेर्थ्यो होला मलाई? मलाई त सबैले घृणा मात्र गर्थ्यो होला। त्यसमाथि मेरो पुलिस बन्ने सपना सबै चकनाचुर हुन्थ्यो। धन्यवाद भगवान् मलाई नयाँ जुनी दिएकोमा। आइन्दा म त्यस्तो गल्ती कहिले पनि गर्दिनँ। कसम खान्छु भगवान्, कसम। म भाग्यमानी थिएँ कि मेरो रिपोर्टमा एचआइभी नेगेटिभ आयो। भगवान्ले फेरि यस्तो गल्ती नदोहोरास भनेर मलाई अर्को मौका दिनुभयो र आज म आफैसँग बाचा गर्छु कि अब जस्तो स्थितिमा पनि म आफ्नो संयम चाहिँ छोड्दिनँ, आफ्नो भावनालाई नियन्त्रण गरिराख्छु, किनकि मेरो जीवन मेरो लागि एकदमै महत्त्वपूर्ण छ। मैले जीवनमा केही गर्नु छ, आफ्नो सपना जिउनु छ, खुसी भएर बाँच्नु छ। मनोज, मलाई त कथाको दिपेश देखेर एकदमै रिस उठ्यो भनेको। त्यो पनि हो उसको तरिका, कन्डम फुटेको थाहा पाएपछि पनि यौन सम्पर्क गरिराख्ने हो त भनेको। त्यो त हो मिरा, अब तर दिपेशको कुरा पनि बुझ्नुपर्छ जस्तो लाग्छ है। अब उसले जानी जानी केयरलेस गरेको त होइन नि, यौन सम्पर्क गर्दा गर्दै कन्डम फुटेपछि उसले इमोसनलाई कन्ट्रोल गर्न सकेन, त्यसैले पो हो त, नत्र त उसले सुरुमा कन्डम प्रयोग त गरेकै थियो नि। त्यो त हो कि मनोज, तर हेर त, त्यही इमोसनलाई कन्ट्रोल गर्न नसक्दा त धेरै समस्या आउँछ नि। ल हो कि होइन भन त, अब दिपेशलाई नै हेर न, उसले कन्डम फुटेपछि आफ्नो इमोसनलाई कन्ट्रोल गरेर अर्को कन्डम लाएर यौन सम्पर्क गर्नुपर्छ नि। यदि उसले त्यस्तो गरेको भए त पछि उसलाई मानसिक समस्या पनि हुँदैन थियो। ल हो कि होइन भन त, ल त्यो त हुँदै हुँदैन थियो नि मिरा। हो, अनि यदि उसले राम्ररी सोच विचार गरेर धैर्य गरेर पहिलाको कन्डम फुटे पनि अर्को कन्डम लगाएर सुरक्षित रूपमा यौन सम्पर्क गर्नु पर्थ्यो नि। ल हो कि होइन भन न। त्यो त हो मिरा, तर धन्न उसले असुरक्षित रूपमा यौन सम्पर्क गरे पनि उसलाई त्यस्तो कुनै किसिमको यौन संक्रमण भएनछ, र उसको एचआईभी परीक्षणमा पनि नेगेटिभ देखियो। यदि त्यो पोजिटिभ देखिएको भए सोचौँ त साथी, उसको जीवन के हुन्थ्यो होला, उसलाई कति गाह्रो हुन्थ्यो होला। यो कुरामा म पनि सहमत छु है मिरा, दिपेशले इमोसनलाई कन्ट्रोल गर्न नसके पनि असुरक्षित रूपमा यौन सम्पर्क गर्नु चाहिँ हुँदैन थियो, किनकि उसलाई थाहा थियो कि असुरक्षित रूपमा यौन सम्पर्क गर्दा के कस्ता समस्या आउन सक्छन् भनेर। मैले पनि यही नै भन्न खोजेको हो कि मनोज, र सबै कुरा थाहा भई भए पनि उसले नजानेको थाहा नपाएको जस्तो गरेर मात्रै हो मलाई ऊ देखेर रिस उठेको के। अमिरा, तर दिपेशले पछि गएर जसरी उसलाई यौन रोग संक्रमण या त एचआईभी पो भयो कि भनेर आफै सचेत भएर एचआईभी परीक्षण गर्न गयो नि, हो त्यो कुरा चाहिँ मलाई एकदमै राम्रो लाग्यो है। हो नि मनोज, मलाई पनि सुरुमा ऊ देखेर एकदमै नराम्रो लागे पनि रिस उठे पनि उसले पछि भने अबदेखि यस्तो गल्ती दोहोऱ्याउँदिन, जानी जानी आफैलाई हानि हुने काम गर्दिन भनेर आफैसँग प्रतिबद्ध पनि भयो। हो, उसको त्यो प्रतिबद्धता देखेर चाहिँ मलाई धेरै खुसी लाग्यो। त्यही भएर मलाई त लाग्छ हामीले निर्णय लिने बेलामा एकदमै सोच विचार गरेर मात्रै राम्रो निर्णय लिनुपर्छ, ताकि त्यसले भोलि आउने दिनमा हामीलाई असर नपारोस्, होइन त साथी। पक्कै पनि हो नि मनोज, अब दिपेशले पनि साथीहरूले बर्थडे गिफ्ट छ भन्दा उसले राम्ररी सोच विचार गरेको भए त्यसरी असुरक्षित यौन सम्पर्क राख्नबाट बस्थ्यो नि। अब यो कुरा हो कि यौन चाहना, उत्सुकता, कौतूहलता जसलाई पनि हुन्छ र त्यो नर्मल पनि हो, तर आफ्नो उत्सुकतालाई सकारात्मक रूपमा समाधान गर्नुपर्छ जस्तो लाग्छ है साथी, न कि दिपेशले जस्तो जोखिम मुलेर। एकदमै सही कुरा गर्यो है मिरा तिमीले, र कथाको दिपेशलाई जस्तो अवस्था भोलि हामीलाई पनि आउन सक्छ। त्यो बेलामा म के गर्दैछु, मैले गरेको कामले भोलि मलाई र मसँग सम्बन्धित मान्छेलाई असर गर्छ कि गर्दैन, यस्तो गर्नु राम्रो हो कि होइन भनेर आत्म जागरुक भएर सोच विचार गर्नु चाहिँ एकदमै आवश्यक छ जस्तो लाग्छ है मलाई। एकदमै हो नि मनोज, आज राम्ररी सोच विचार नगर्ने र भोलि पछुतो मानेर बस्नु भन्दा किन आज एकछिन समय लिएर राम्ररी नसोच्ने त, ल हो कि होइन भन्नुहोस् त साथी। पक्कै पनि, त्यसैले नि साथी कथाको दिपेशले जस्तै असुरक्षित यौन सम्पर्क नगरौँ, किनभने भोलि त्यसले हामीलाई यौनजन्य संक्रमण जस्तै कि यौनाङ्गमा मसिना पानीका थोपा जस्ता दाना आउने, काई परेको जस्तो ढुसी जम्मा हुने, पिसाब पोल्ने, पिप आउने, घाउ खटिरा आउने, सेतो पानी बग्ने, बाजोपन देखा पर्ने, भिरिङ्गी, धातु रोग लाग्ने र एचआईभीकै संक्रमणले पनि हामीलाई एड्सको अवस्थासम्म पुर्याउन सक्छ नि, होइन र। पक्कै पनि हो नि मनोज, र असुरक्षित यौन सम्पर्क मात्र नभएर नि साथी, ड्रग सेवनकर्ताले साझा रूपमा निर्मलीकरण नगरिएको एउटै सुईको प्रयोग गर्नाले, छाला छेड्न र ट्याटो बनाउन प्रयोग गरिने निर्मलीकरण नगरिएका औजारहरूबाट, त्यसै गरी परीक्षण नगरिएका रगत तथा पदार्थहरू लिँदा अनि संक्रमित आमा बाबुबाट बच्चामा पनि एचआईभी सर्न सक्छ है। र यदि आफूलाई एचआईभी संक्रमण भएको थाहा नभएर वा त्यसलाई लुकाएर उपचारको प्रक्रिया अप्नाउने गरिएन भने त्यसले एड्सको रूप पनि त लिन सक्छ नि, होइन र। हो नि, र जब एचआईभीको भाइरसले एड्सको रूप लिन्छ तब यसको उपचार गर्ने सम्भावना ज्यादै कम हुन्छ र हामी मृत्युको मुखमा पनि पुग्न सक्छौँ साथी। त्यसैले मिरा मलाई त के लाग्छ भने नि, सकेसम्म आफू शारीरिक तथा मानसिक सबै रूपमा तयार नभएसम्म यौन सम्पर्क राख्दै नराख्ने, यदि राख्नै परेमा कन्डमको प्रयोग गरेर सुरक्षित रूपमा विश्वासिलो एकजना मात्रै यौन साथीसँग यौन सम्पर्क राखौँ नै भन्छु है। पक्कै पनि। ल त मनोज, बरु यही सन्दर्भमा हाम्रो साथीलाई सोधौँ न कि आफूलाई एचआईभी संक्रमणबाट टाढा राख्न साथी के गर्नुहुन्छ भनेर। मिरा, मैले यो बारेमा साथीसँग कुरा गरिसकेको छु, बरु तिमीलाई अनि कार्यक्रम सुनेर बसिरहनु भएको हाम्रो साथीलाई उहाँहरूको कुरा नै सुनाउँछु नि, हुँदैन? ए ल ल मनोज, सुनाउ न। रेडियो कार्यक्रम साथीसँग मनका कुरामा इमेल पठाउने ठेगाना रहेको छ cwfriends@hotmail.com cwfriends@hotmail.com। मैले रगत लिनु अथवा रगत दिनुभन्दा पहिले चाहिँ राम्रोसित रगतको परीक्षण गराउँछु अनि त्यसपछि रगत लिने दिने गर्छु। कुनै पनि हस्पिटलमा गएर सुई सिरिन्जहरू आफूले ब्लड डोनेट गर्दाखेरि त्यसको खास ख्याल गरिकन त्यो निर्मूलीकरण गरेको छ कि छैन त्यो कुराहरू पत्ता लगाएर मात्रै म ब्लड डोनेट गर्ने वा लिने गर्दछु। अनि अर्को कुरा, सेभिङ गर्दाखेरि अरू कुनै साथीहरूको ब्लेड म प्रयोग गर्दैन र मल्टिपल पार्टनरसँग सेक्स गर्दैन र कन्डमको युज गर्छु। सुरक्षित यौन सम्पर्क राख्नेछु। म आफूले के गर्ने भन्दा यौन गर्ने कुरामा सतर्कता अप्नाउनु पर्यो। त्यही फिजिकल रिलेसन यानि कि यौन सम्पर्क गर्दाखेरि चाहिँ सुरक्षित यौन सम्पर्क गर्ने र नेपालमा विकट क्षेत्रहरू हुन्छ नि त्यहाँ चाहिँ जनचेतनामूलक कार्यक्रमहरू गर्ने। म आफू शारीरिक सम्बन्धमा पहिलो सतर्कता अप्नाउनु पर्छ। यो सम्बन्ध राख्दा सुरक्षित यौन सम्पर्क राख्नु पर्यो। रक्तदानको कुरा गर्दा पनि हामीले पक्कै पनि त्यो टेस्ट गराएरै लिइन्छ त्यसमा पनि र हामीले दिँदा पनि आफ्नो रक्तदान यो परीक्षण गराउँदा अझ राम्रो हुन्छ। यदि तपाईँ फेसबुक चलाउनुहुन्छ भने हाम्रो फेसबुक फ्यान पेज www.facebook.com/ssnkradio गई लाइक गरी हामी कहाँ छौँ के गर्दैछौँ भनेर पनि जान्न सक्नुहुन्छ। साथीको विचार सुनेर निकै खुसी लाग्यो। हो यस्तै खालको सचेतना हुने हो भने हामी यौनजन्य संक्रमण तथा एचआईभीको संक्रमण हुनबाट बस्न सक्छौँ जस्तो लाग्छ है मनोज। हो नि मिरा, र मैले विश्व स्वास्थ्य संगठन लगायत विभिन्न वेबसाइटहरूमा हेर्दा हाम्रा किशोर किशोरी यौनजन्य गतिविधिको जोखिममा एकदमै धेरै हुने रहेछन् है, त्यो कुरा चाहिँ मैले थाहा पाएँ। अँ मनोज, त्यो त हो। अँ, र साथी यसमा धेरै कुराहरू आउँछन् जस्तो लाग्छ है, र एउटा मुख्य कारण भनेको चाहिँ हाम्रो समाजमा अझै पनि यौन स्वास्थ्यको बारेमा खुलेर कुरा गर्न मानिसहरू हिचकिचाउँछन्। अभिभावकले समेत आफ्नो बच्चालाई यो नराम्रो कुरा हो भन्ने किसिमको वातावरणमा हुर्काइरहेका हुन्छन्। त्यसैले पनि कौतूहलता र यौन स्वास्थ्यको विषयमा केही पनि थाहा नभएको हुँदा हाम्रा किशोर किशोरी पछि गएर असुरक्षित यौन सम्पर्कमा संलग्न हुने र विभिन्न किसिमका यौन रोग संक्रमण हुन सक्छन् जस्तो लाग्छ है मलाई। अँ, र यस्तो समस्या त विशेष गरी अभिभावक र छोराछोरी बीच राम्रो कुराकानी नहुने परिवार अनि स्वास्थ्य शिक्षा तथा सूचनाको राम्रो पहुँच नभएको समाजमा अझ बढी हुन्छ जस्तो लाग्छ है मलाई चाहिँ। अँ, र अर्को कुरा त बिहे अघि रमाइलो अनुभवका लागि भनेर गरिने असुरक्षित यौन सम्पर्क गर्नेलाई एचआईभी संक्रमणको जोखिम हुन्छ जुन चाहिँ विभिन्न स्वास्थ्य सम्बन्धी तथ्याङ्कले नि त बताएको छ नि, होइन र? अँ, ल भएर त मनोज, एक त एचआईभीको संक्रमणको जोखिम छ, अर्को त हाम्रो समाजमा एचआईभी संक्रमित व्यक्तिलाई नराम्रो रूपमा हेर्ने प्रचलन हुँदा एचआईभी संक्रमित व्यक्तिले समाजमा बेइज्जत भइन्छ कि भन्ने डरले उपचार गर्न डराउँछन् र यसले नै उनीहरूलाई एड्स लाग्ने अवस्थासम्म पुर्याउँछ कि, हो कि होइन भन्नुहोस् त साथी। अँ, त्यसैले नि साथी हामीले एचआईभी संक्रमित व्यक्तिलाई नराम्रो सोच्ने र उनीहरूसँग बोल्दैमा हाँस्दैमा अङ्कमाल गर्दैमा एचआईभी सर्छ भन्ने मानसिकतालाई हटाउनु पर्छ। त्यसैले नि साथी हामीले एचआईभी संक्रमित व्यक्तिलाई नराम्रो सोच्ने र उनीहरूसँग बोल्दैमा हाँस्दैमा अङ्कमाल गर्दैमा एचआईभी सर्छ भन्ने मानसिकतालाई चाहिँ हटाउनु पर्छ जस्तो लाग्छ है मलाई। एकदमै हो, र एचआईभी संक्रमित व्यक्तिलाई साथ र हौसला दिने अभ्यास हामीले आफूबाट आफ्नो परिवारबाट नै सुरु गर्नुपर्छ र अन्य व्यक्तिलाई यसबारेमा सचेत गराउने काम पनि गर्नुपर्छ। अँ, किनभने एचआईभी संक्रमित व्यक्तिलाई हामीले पनि साथ नदिने उहाँहरूको कुरा नसुन्ने गर्यौँ भने त उहाँहरूलाई झनै समस्या हुन्छ, मानसिक तनाव हुन्छ र त्यसका कारणले उहाँहरूले जस्तो पनि नकारात्मक कदम चाल्न सक्नुहुन्छ। त्यही भएर हामीले उहाँहरूलाई साथ र सहयोग चाहिँ गर्नुपर्छ जस्तो लाग्छ है मलाई। पक्कै पनि हो नि साथी, यदि परिवारका सदस्यले एचआईभी संक्रमित व्यक्तिलाई सहयोग गर्ने हो भने उहाँहरूले पनि समाजमा राम्रो काम गर्न सक्नुहुन्छ भन्ने उदाहरण त हाम्रो समाजमा प्रशस्तै छ नि, होइन र? हो नि, छ नि मनोज, किन नहुनु। विभिन्न कारणले एचआईभी संक्रमित बालबालिकाको शैक्षिक सहयोगार्थ नेपालमै पहिलो पटक स्थापना गरिएको पहिचान सहितको विद्यालय एचआईभी शिक्षा सदनलाई हामीले बलियो उदाहरणको रूपमा लिन सक्छौँ के साथी। के कुरा गरेको मिरा तिमीले? मैले त अलि राम्रोसँग बुझिन नि मनोज। म तिमीलाई मात्र होइन हाम्रो साथीलाई पनि यसको बारेमा बुझाउँछु है त। खासमा यो विद्यालय एचआइभी संक्रमित बालबालिका जसलाई आफ्नो घर परिवार विद्यालय र समाजले हेयको रूपमा व्यवहार गरियो हो उहाँहरूको शिक्षा पाउने अधिकार वञ्चित नहोस् भनेर यो विद्यालय स्थापना गरिएको छ। बरु यसकै बारेमा अझै राम्ररी बुझ्नको लागि मैले सो विद्यालयको संस्थापकसँग कुराकानी गरेको छु। तिमी र साथीलाई अब उहाँकै कुरा सुनाउँछु नि, हुँदैन? भइहाल्छ नि त मिरा, ल त साथी सुनाऊ है त उहाँकै कुरा। मेरो नाम राजकुमार पुन, म सफलता एचआइभी शिक्षा सदन यो पहिचान सहितको मुलुककै पहिलो विद्यालय, यसको म संस्थापक अध्यक्ष। जुन एचआइभी संक्रमित बालबालिकाहरू पढ्नबाट वञ्चित भएका थिए र उनीहरूलाई चाहिँ पढ्नको लागि चाहिँ अन्य प्राइभेट विद्यालय र सरकारी विद्यालयमा भर्ना नलिएकै कारणले गर्दा आज हामीले यो विद्यालय स्थापना गर्न पुगेका छौँ। 67 सालमा चाहिँ हामीले स्थापना गरेका हौँ र सुरुमा गर्दाखेरि हामीले चाहिँ आफ्नो व्यक्तिगत प्रपर्टीबाटै गरेको हो। मैले आफ्नो यही किर्तिपुर भत्क्याटीमा रहेको दुई तले गएको थियो, त्यो घर बिक्री गरेर बालबालिकालाई सहयोग गरेको हो। र मेरो साथी उमा गुरुङ हुनुहुन्छ, उहाँले आफ्नो कस्मेटिक होलसेल्सको त्यो चाबेलको पसल बेचेर यही बालबालिकालाई नै सहयोग गर्नुभएको हो। म पनि ल्याबोरेटरी स्कुल छ ट्यु नजिकै, त्यहाँ चाहिँ प्रशासकको रूपमा 7 वर्ष म त्यहाँ बसेँ। 7 वर्ष त्यहाँ काम गर्दा गर्दै उनीहरूको स्टोरी थाहा पाइसकेपछि हामीले उनीहरूलाई भेट्ने भनेर गएका थियौँ। दाङ जिल्लामा जाँदाखेरि एकजना आफन्तले मलाई के भन्नुभयो भने, यो चाहिँ मेरो आफन्त हो र उसको आमा बाबा एस्टले बितिसकेको छ र ऊ मेरो घरमा बस्छ, मेरो नर्मल बच्चाहरू छ, उनीहरूलाई फेरि सर्न सक्छ यो रोग, छिटो लगिदिनुहोस् भनेर त्यो एउटा बोझ जस्तो एउटा कुरा गरिसके, सेयर गर्नुभयो र मलाई पनि एउटा दुःख लाग्यो कि यो समाजमा जो आफन्तले नि त्यो बच्चालाई घृणा गर्छ, आफ्नो घरमा बसिरहेको बच्चालाई पनि निकाल्न खोज्छ भने अरूले त कसले हेर्छ, कसको जिम्मेवारी हुन्छ भन्ने कुराले चाहिँ कुरा साथीहरूलाई चाहिँ सेयर गरेँ। दीर्घकालीन रूपमा केही सहयोग गरौँ भन्ने कुराले गर्दाखेरि त्यहाँको प्रमुख जिल्ला अधिकारीसँग कुरा बुझ्दाखेरि तपाईँहरूको उनीहरूलाई पाल्ने आधार के छन् र तपाईँहरूको पाल्ने एउटा आधिकारिक रूपमा अर्गनाइजेसन दर्ता गर्नुपर्छ भनिसकेपछि हामी काठमाडौँ ब्याग भएर बेबी लाइफ होम्स एउटा संस्था बालगृह दर्ता गरेर पुनः फेरि दाङ जिल्लामा गएर हामीले ती बालबालिकाहरूलाई चाहिँ 4 जनाबाट सुरुवात गरेको, अहिले 83 जना बालबालिकाहरू छन्। हाम्रो 9 सम्मको कक्षा हामीले सञ्चालन गरिरहेका छौँ तर कक्षा 8 सम्म मात्रै वैकल्पिक विद्यालय भनेर हामीले अनुमति प्राप्त गरेका छौँ। हाम्रो फर्स्ट ब्याच नै अहिले 9 क्लासमा गएको छ होइन, अहिले त एसई भन्छ होइन, त्यो सकिसकेपछि हामीले चाहिँ कसरी लाइफमा उनीहरू आफ्नो खुट्टामा उभिन सक्छन् स्किल बेस्ड ट्रेनिङ दिएर गाउँमा फर्काउने अभियान छ होइन, कसैको जाने ठाउँ छ कसैको लाने ठाउँ त्यस्तो व्यक्तिहरू आउनुहुन्छ भने हामी पठाउने नै हो। सबै सधैँ हामीले यसरी पाल्न सक्छौँ भन्ने चाहिँ हामी सक्दैनौँ, तर बाध्यतावश उनीहरू जाने ठाउँ छैन लाने व्यक्ति हुनुहुन्न भने हामीले यो संस्था उनीहरूलाई सुम्पेर उनीहरूलाई यो रन गर्छ र यस्तै दुःख पाएका एचआइभी संक्रमित अबोध निर्दोष बालबालिकाहरूलाई उनीहरू ल्याएर उपचार गर्छ भन्ने चाहिँ भनि पनि सकेका छौँ र त्यो अनुसारको अहिले काउन्सिलिङ गरेका छौँ र उनीहरू पनि त्यो मेन्टली प्रिपेयर भइरहेका छन्। हामीले 8 वर्षको बिचमा उनीहरूलाई चाहिँ धेरै ठाउँमा भाडा पनि नदिने, भाडामा बसिसके पनि यिनीहरू मर्छन् अब मेरो घर अपवित्र हुन्छ भन्ने त्यो भनाइले हामीलाई चाहिँ एकदम छिटो सरेर जाऊ भन्ने, अनि धेरै ठाउँमा हामीले चाहिँ त्यो पीडा भोगेको कारणले गर्दाखेरि अब सधैँ सर्दाखेरि धेरै गाह्रो हुन्छ भनेर हामीले लोन ऋणपान गरेर अहिले उनीहरूलाई चाहिँ स्थायित्व हामीले दिएका छौँ। अहिले हाम्रोमा 7 जना टिचर हुनुहुन्छ, 1 जना खाना पकाउने भाइ हुनुहुन्छ र 1 जना चाहिँ अङ्कल हुनुहुन्छ यता बारीतिर काम गर्ने हुनुहुन्छ, तर यहाँ होस्टेलभित्र बस्ने चाहिँ 3 जना टिचर र 2 जना हाम्रो स्टाफ हुनुहुन्छ, 5 जना यहाँ बस्नुहुन्छ। साँझ बिहान नानी बाबाहरूको औषधि उपचार उहाँले चाहिँ हेरिदिनुहुन्छ, किनभने बिहान 8 बजे बेलुका 8 बजे एकदम एक्युरेट टाइममा खुवाउनुपर्छ। 8 बजे खुवाउने औषधिलाई 9 बजे खुवायो भने त्यो फेरि औषधिले काम गर्दैन त्यो समय अवधि हेर्नलाई, र फेरि अहिले बालबालिकाहरू खेलिरहेको हुन्छ तर फेरि एकछिनपछि के हुन्छ थाहा हुँदैन, त्यसको लागि अपडेट गर्नलाई उनीहरूको ट्रिटमेन्टको लागि चाहिँ सरहरू चाहिँ यहाँ 3 जना औरात खटिराख्नु भएको छ। हामीले यहाँ ल्याएदेखि त्यो बच्चाहरूलाई चाहिँ यस्तो नराम्रो दुर्घटनाबाट हुन सकेको छैन, प्राइभेट स्कुलको करिकुलम हामीले चाहिँ फलोअप गरिरहेका छौँ, हामीले इङ्ग्लिस मिडियमबाटै पढाइरहेका छौँ र उनीहरूलाई पनि त्यही किसिमको दक्ष र सब्जेक्ट वाइजको टिचर हामी राखेका छौँ। हामीले चाहिँ शिक्षकहरूलाई दिने जुन पारिश्रमिक छ त्यसमा चाहिँ जिल्ला शिक्षा कार्यालयबाट बाहेक नेपालीहरूकै एउटा अर्गनाइजेसन छ युएसएमा, उहाँहरूले चाहिँ 1 वर्षको लागि भनेर गर्नुभएको छ 3 जना टिचरलाई, त्यो बाहेक चाहिँ हामीले आफै एउटा कृषि खेती गरेका छौँ ललितपुरमा, त्यो कृषि खेतीबाट आएको जति पनि प्रफिट छ, जस्तै अब हामीले कुखुरा फार्म गर्छौँ 1 लडमा हामीले 5,000 पिस हाल्छौँ, त्यसमा हाम्रो ट्रान्जेक्सन लगभग 30-40 लाख हुन्छ, यो स्कुलभन्दा पछाडि 5 रुपियाँ जग्गा लिएका छौँ, त्यसमा हामीले तरकारी खेती गर्छौँ र त्यो बाहेक चाहिँ हामीले सिडी एउटा बालगीत निकालेका छौँ। कसैले चाहिँ हामीले के सहयोग गरौँ भन्दाखेरि चाहिँ त्यो सिडी लानुहुन्छ अनि त्यो पैसा दिनुहुन्छ। अब 125 मात्र हो र सहयोग भन्ने कुरा पैसा दिएर मात्रै हुँदैन। यहाँले यो क्वेसन सोध्नुभयो त्यो पनि ठुलो सहयोग हो। कुनै एउटा युवाले यहाँ आएर आफ्नो ट्यालेन्ट यानि कि जस्तै उसले गाइदिन सक्छ, उसले नाचिदिन सक्छ, अथवा त्यो नभए पनि जीवनमा केही गर्न सकिन्छ भनेर एउटा स्पिच दिए पनि त्यो पनि ठुलो सहयोग हुन्छ। तर अब होइन म बालबालिकाहरूलाई चाहिँ केही लगेर जानुपर्छ भने पनि धेरै चिज ठुलो चिज ल्याउनु पर्दैन। 23 सेन्ट 23 वटा पिस चक्लेट 23 रुपियाँको होइन, त्यो पनि ल्याएर डिस्ट्रिब्युट गर्न पनि सक्नुहुन्छ। आफूसँग जे क्षमता छ जे सकिन्छ त्यो नै सच्चा समस्या हो। तपाईँकै प्यारो रेडियो कार्यक्रम साथीसँग मनका कुराको बारेमा धेरै जानकारी लिन वा छुटेका कार्यक्रम सुन्नका लागि हाम्रो वेबसाइट www.ssmk.org गएर नयाँ तथा पुराना कार्यक्रमहरू सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। एचआईभी संक्रमित भाइ बहिनीको सहयोगार्थ पहिचान सहितको विद्यालय एचआईभी शिक्षा सदन खोलेर यति राम्रो काम गर्नुभएकोमा राजकुमार सर र उहाँको टिमलाई स्याल्युट अनि भित्री मनदेखि धेरै धेरै धेरै धन्यवाद भन्छौँ है हामी साथीसँग मनका कुराको सबै टिमको तर्फबाट। एकदमै र साथी हो, यसरी नै हामी पनि व्यक्तिगत तर्फबाट सहयोग गर्न सक्छौँ र हाम्रो साथीभाइलाई सहयोगको आह्वान पनि गर्न सक्छौँ नि, होइन त मनोज? त्यसैले नि साथी, एचआईभी संक्रमित हाम्रा साथीभाइ भाइ बहिनी परिवार आफन्तलाई नराम्रो व्यवहार नगरौँ, बरु व्यक्तिगत तर्फबाट जस्तो सहयोग गर्न सकिन्छ त्यसरी नै सहयोग गरौँ भन्छु है। र एचआईभी संक्रमित साथीले पनि आफूमा सकारात्मक भावनाको विकास गरेर मेरो जीवन यतिमा मात्र सीमित छैन र मैले ठुलो काम गर्नुपर्छ भन्ने मानसिकता बनाउनु पनि एकदमै जरुरी हुन्छ र समय समयमा औषधि उपचार पनि गराउनु पर्छ जस्तो लाग्छ है साथी। एकदमै हो नि, र कार्यक्रम सुन्दै गर्नुभएको साथी हामीले पनि यी कुराहरूमा सावधानी चाहिँ अपनाऊ है त। पक्कै पनि, र हामीलाई कति साथीले आइभीआर भिओवाई फेसबुक अनि जिमेल एड्रेसबाट पनि सेयर गरिरहनु भएको हुन्छ कि सुरु सुरुमा यौन सम्पर्क गर्दा सुरक्षाका साधन अप्नाए पनि पछि गएर त्यसलाई व्यवस्था गर्ने, कन्डमको प्रयोग नगर्ने भनेर। तर साथी, यो व्यवस्थाले हामीलाई यौन रोग लगायत एचआईभीको संक्रमणको जोखिममा पनि उत्तिकै रूपमा पार्न सक्छ नि, हो कि? भन्नुहोस् त तपाईँ आफै। पक्कै पनि हो नि, त्यसैले नि साथी सुरक्षाका साधन नअपनाई असुरक्षित रूपमा यौन सम्पर्क चाहिँ राख्दै नराख्नु होला नै भन्छु है। र यौन उत्सुकताको विषयमा कुरा गर्नु पर्दा हामीले आफ्नो साथीभाइसँग कुरा गरेर, आफूभन्दा ठुला दाजुभाइ दिदीबहिनीसँग कुरा गरेर, या त अभिभावक अनि शिक्षक शिक्षिकाबाट पनि राम्ररी कुरा बुझ्न सकिन्छ जस्तो लाग्छ है। पक्कै पनि, त्यसै गरी आफ्नो साथीलाई पनि सम्झाइ बुझाइ गर्ने र जो साथीले एकदमै करकाप गर्छ त्यस्तो साथीको सङ्गत गर्न बन्द गर्ने अनि यौन सम्पर्क गर्नै परे सुरक्षित रूपमा यानि कि कन्डमको प्रयोग गरेर मात्रै यौन सम्पर्क राख्नु चाहिँ पर्छ जस्तो लाग्छ है मलाई। पक्कै पनि, ल त साथी, एचआईभी संक्रमित साथीलाई अपहेलना नगरौँ, आफू पनि एचआईभीको संक्रमणबाट बचौँ र अरूलाई पनि यसबारे सजग गराउँ भन्दै अब भने मनोज, हाम्रो साथीलाई यो हप्ताको भिओआई प्रश्न नै सोधौँ न, कि हामी कसरी एचआईभी संक्रमित व्यक्तिलाई सकारात्मक जीवन जिउन सहयोग गर्न सक्छौँ भनेर। हुन्छ मिरा, म नै सोचे त साथीलाई। ल ल ल, र साथी यस हप्ताको भिओआई प्रश्न रहेको छ, तपाईँले एचआईभी संक्रमित व्यक्तिलाई सकारात्मक जीवन जिउन कसरी सहयोग गर्न सक्नुहुन्छ? साथी भिओआई प्रश्न फेरि एकचोटि भन्छु है त, तपाईँले एचआईभी संक्रमित व्यक्तिलाई सकारात्मक जीवन जिउन कसरी सहयोग गर्न सक्नुहुन्छ? साथी यो प्रश्नमा आफ्नो विचार लेखी पठाउनको लागि मोबाइलको मेसेज बक्समा गएर भिओवाई टाइप गरी एक स्पेस दिनुहोस् र आफ्नो विचार सरेर लेखी पठाउनुहोस् पैसा नै नलाग्ने टोल फ्री नम्बर 3440 मेरो कथा साथीसँग मनका कुरा मार्फत। साथी, के तपाईँ आफ्ना जीवनका भोगाई र अनुभव साथीसँग मनका कुरा रेडियो कार्यक्रम मार्फत तपाईँ जस्तै अरू साथीलाई सुनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आफ्ना अनुभवलाई कथा, कविता वा नाटकको रूपमा लेखी पठाउनुहोस्। तपाईँका अनुभवलाई हामी रेडियो नाटकको रूपमा परिणत गरी तपाईँकै नाम दिएर साथीसँग मनका कुरा रेडियो कार्यक्रम मार्फत प्रसारण गर्नेछौँ। र आफ्नो जीवन भोगाई साथीसँग मनका कुरामा पठाउनका लागि हुलाक ठेगाना रहेको छ, रेडियो कार्यक्रम साथीसँग मनका कुरा, पोस्ट बक्स नम्बर 118 ललितपुर नेपाल, वा पोस्ट बक्स नम्बर 1187 काठमाडौँ नेपाल। त्यसै गरी हाम्रो इमेल ठेगाना रहेको छ cwfriends@hotmail.com cwfriends@hotmail.com। त्यसै गरी अर्को ठेगाना रहेको छ facebook.com/ssmkradio। साथी आजको कार्यक्रममा हामीले एचआईभीको संक्रमण, यसबाट कसरी टाढा रहन सकिन्छ भन्ने लगायत एचआईभी संक्रमित व्यक्तिले कसरी सकारात्मक जीवन जिउन सक्छन् अनि हामीले उहाँहरूलाई कसरी मद्दत गर्न सक्छौँ भन्ने बारेमा कुराकानी गर्यौँ। पक्कै पनि, र यो छलफल, यो कुराकानी तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया हामीलाई पठाउन सक्नुहुन्छ है साथी। र प्रतिक्रिया पठाउनको लागि हामीले कार्यक्रमको बीच बीचमा हाम्रो ठेगाना दिइरहेका छौँ। तपाईँलाई जुन ठेगाना सजिलो लाग्छ त्यसमा आफ्नो प्रतिक्रिया पठाउन सक्नुहुन्छ है त साथी। नमस्कार, मेरो नाम मुलजिता बुढा हो। बाँके जिल्ला वार्ड नम्बर 19 बसुदेवपुरमा बस्छु। नेपालगञ्ज सहर भनेर पनि यो एकदम विगत नराम्रो बाटो छ। उपमहानगरपालिका भनेर यो राजस्व मात्र बढी बढी कटाउँछन् अनि यो बाटो चाहिँ एकदम ठिक छैन अनि यो बाटो चाहिँ मर्मत हुन पर्यो पहिलो नम्बरमा। त्यसपछि अनि खाने पानीसम्म पनि हामीलाई एकदम सुविधा हुनुपर्छ। जुन चुनिनु भएछ यो प्रतिनिधिहरू छ उहाँहरूले चाहिँ यो एकदम हेर्न पर्यो। म उमा थापा मगर, नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख। गुनासो आयो बाटोको, खानेपानीको। यो बाटोको विषयमा चाहिँ हामीले हाम्रो नगरसभाबाट चाहिँ छुट्टै बजेटहरू विनियोजन गर्नेछौँ। र सँगसँगै खानेपानीको कुरा, अस्ति भर्खर मात्रै हामीसँग अहिले गाभिएर आएको खानेपानी संस्थान छ, उहाँहरूसँग हामीले छलफल गऱ्यौँ र उहाँहरूले चाहिँ वासुदेवपुरकै लागि खानेपानी चाहिँ योजना पनि लिएर आउनु भएको छ। यो सबै हाम्रो नगरसभा भइसकेपछि हाम्रो बजेट आउँछ, कार्यक्रम आउँछ, कार्ययोजना आउँछ, नीति नियमहरू सबै कुरो चाहिँ हाम्रो नगरसभाबाट चाहिँ आइसक्ने भएको हुँदाखेरि अब धेरै छैन, हामी यो महिनाको अन्तिममा हामी नगरसभा गर्दैछौँ। त्यो नगरसभामा यी सबै योजनाहरू हामी पास गराएर योजनातर्फ जान्छौँ। तपाईँसँग पनि आफ्नो स्थानीय तहसँग सम्बन्धित केही सुझाव अथवा प्रश्नहरू छन् भने हामीलाई भन्नुहोस्। हामी ती प्रश्नहरूको जवाफ यसै गरी खोज्नेछौँ अथवा तपाईँका सुझाव सिधै सरकारवालासम्म पुर्याउनेछौँ। त्यसका लागि 9801122415 नम्बरमा मिस्ड कल अथवा CS टाइप गरेर एउटा खाली ठाउँ छोडी आफ्नो कुरा लेखेर 37171 नम्बरमा SMS गर्नुहोला। साथी, अब भने हामीले कार्यक्रमबाट बिदा हुने बेला भइसकेको छ। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनको लागि हामीले कार्यक्रमको बीचबीचमा दिएका विभिन्न ठेगाना मध्ये तपाईँलाई जुन ठेगाना सजिलो लाग्छ त्यही ठेगाना मार्फत आफ्नो प्रतिक्रिया पठाउनु होला है त। पक्कै पनि। ल त साथी, अर्को हप्ता हामी नयाँ विषयवस्तुको साथमा तपाईँसँग गफगाफ गर्न फेरि पनि आउनेछौँ भन्दै अब भने कार्यक्रमको 844 भागबाट साथीसँग मनका कुराको सम्पूर्ण टिम सविता, अङ्किता र रसिक सँगसँगै म तपाईँकै बिन्दास अनि झ्याप्पक बल पालेको साथी मनोज र म तपाईँकै रमाइली चञ्चली अनि चटपटे साथी मिरा पनि बिदा हुन्छु। नमस्ते, बाई बाई, फेरि भेटौँला।